تفسیر ہے آیت نمبر 33 سے، وآیت لہم، اور ایک نشانی ہے ان کے لیے، الارض المیتہ، مردہ زمین، احییناها واخرجنا منها حبا فمنه یاکلون، ہم نے اس کو زندگی بخشی اور اس سے غلہ نکالا جسے یہ کھاتے ہیں۔ تاریخ کی مثال دے کر اب اہل مکہ کو آفاق یا یونیورس کی مثالوں سے حقیقت سمجھائی جا رہی ہے، دلائل توحید دیے جا رہے ہیں، اور اس میں سب کے لیے ایک نشانی ہے، سب کے سمجھنے کی بات ہے کہ جو شخص بھی اپنے رب کی پہچان اور معرفت چاہتا ہے، اس کے لیے ضروری ہے کہ وہ رب کی تخلیق کی طرف نظر ڈالے، اس میں غور و فکر کرے، اور سب سے پہلے اس زمین کی طرف متوجہ ہو جس پر وہ رہتا ہے۔ وَآیَتُ لَّهُمْ، اور ان سب کے لیے ایک نشانی ہے، کیا؟ الْأَرْضُ الْمَيْتَةُ، مردہ زمین، یعنی زمین جس کے اندر بظاہر کوئی زندگی نظر نہیں آتی، بے حس و حرکت نظر آتی ہے، خاموش نظر آتی ہے، بے جان نظر آتی ہے۔ احییناها، ہم اس کو زندہ کرتے ہیں، کس طرح؟ بارش برسا کر، کیونکہ جب اس پہ پانی پڑتا ہے تو زمین ہلتی ہے، پھول جاتی ہے، اس کے اندر زندگی انگڑائی لیتی ہے اور طرح طرح کے پودے پیدا ہونے لگتے ہیں۔ واخرجنا منها حبا، اور ان نباتات میں ہم خاص طور پر غلہ اگاتے ہیں جو انسان کی بنیادی خوراک ہے، بنیادی غذا ہے۔ فمنه یاکلون، تو اس میں سے وہ کھاتے ہیں۔ اب یہاں پر ایک طرف تو زمین ایک نشانی ہے، دوسری طرف زمین میں سے طرح طرح کی نباتات کا اگنا، اور پھر ان نباتات میں سے خاص طور پر انسان کی غذا کا فراہم کیا جانا۔ اور اگر اس غلے کو ہم دیکھیں تو زمین سے جو بھی اناج پیدا ہوتا ہے اس کا بھی بہترین حصہ انسان کھاتا ہے اور باقی ناقص حصہ عموماً جانور کھاتے ہیں۔ مثلا گندم کے اناج میں سے گندم کے دانے سب سے بہترین حصہ ہوتے ہیں، وہ انسانوں کی خوراک بنتے ہیں، اور باقی حصہ جسے بھوسا کہا جاتا ہے مویشیوں کی خوراک بنتا ہے۔ تو خاص طور پر نشانی کس میں ہے؟ فمنه یاکلون، اس میں سے کچھ کھاتے ہیں، یعنی سارا نہیں کھا جاتے، منه یاکلون یعنی اس کا بہترین حصہ کھاتے ہیں۔ تو گویا یہ لوگ اگر حضور صلی اللہ علیہ وسلم کی رسالت پر، آپ کے دعوی توحید پر نشانیاں مانگتے ہیں تو انہیں دور جانے کی ضرورت نہیں، نشانی تو ان کے قدموں کے نیچے ہے، نشانی پر تو یہ خود رہتے ہیں، یہ نشانی تو ان کے لیے خوراک کا انتظام کرتی ہے۔ اور یہ خوراک صرف اناج پر ہی مشتمل نہیں، بلکہ وجعلنا فيها جنات من نخيل وعناب وفجرنا فيها من العيون ليأكلوا من ثمره وما عملته أيديهم أفلا يشكرون، اور بنائے ہم نے اس میں، یعنی اگائے اس زمین میں، کیا کچھ؟ جنات، باغات، کس قسم کے باغات، کس چیز پر مشتمل؟ من نخیل و عناب، کھجور اور انگور پر مشتمل۔ ان دو پھلوں کا یہاں بطور خاص ذکر کیا گیا کیونکہ اہل عرب کے ہاں ان کی پیداوار بہت زیادہ ہوتی تھی، اور ان دو چیزوں میں فائدے بھی بے شمار ہیں۔ اگر غلہ انسان کی بنیادی خوراک ہے تو یہ دو چیزیں انسان کو قوت دیتی ہیں، انسان کے لیے زبان کے ذائقے کا سبب بھی ہیں اور بہترین انرجی حاصل کرنے کا ذریعہ بھی ہیں۔ وفجرنا فیہا من العیون، اور پھاڑا ہم نے اس میں چشموں میں سے، یعنی زمین کو پھاڑ کر صرف پودے ہی نہیں اگائے، اس مردہ زمین کے اندر سے زندگی بخشنے والا پانی نکلتا ہے چشموں کی شکل میں۔ عیون عین سے ہے، عین آنکھ کو بھی کہتے ہیں کیونکہ اس میں سے بھی پانی نکلتا ہے آنسو کی شکل میں، اور اسی طرح زمین کے آنسو چشموں کی شکل میں بہتے ہیں۔ اور فجرہ کا معنی ہوتا ہے وسیع پیمانے پہ پھاڑنا، پانی بہانے کے لیے دور تک راستے کا کھولنا، پانی کو وسیع علاقے تک چلانا یا جاری کرنا۔ تو فجرنا فیہا العیون، یعنی اس میں سے جو چشمے ہم نے نکالے वो मीलों तक बहते चले जाते हैं, दूर दूर तक पानी पहुंचाते हैं। ऐसा नहीं होता कि चश्मा जिस जगह से निकलता है वही निकल के फैल जाता है और वहीं के लोग सिर्फ उससे फायदा उठाते हैं, बल्कि उन चश्मों से पानी निकलकर दूर दूर तक पहुंचता है। इसलिए फज्जरा कलफ यहाँ बहुत अहम है। जमीन खुद तो बेजान है, मईता है, लेकिन उसमें से जिंदगी फूटती है। जिस तरह अल्लाह ताला ने दूसरी जगह फरमाया कि युखरिजुल हय्य मिनल मय्यित व युखरिजुल मय्यित मिनल हय्य, कि जिंदा से मुर्दा को और मुर्दा से जिंदा को निकालता है। और इन चश्मों का रोल जमीन की नबातात उगाने में भी बहुत अहम है। बहुत सी जगहों पर ये खेतों की सैराबी का काम भी करते हैं। इसीलिए फरमाया लियाकुलू, ताकि वो खाएं। कौन खाएं? इंसान। क्या खाएं? मिन समरी ही, उसकी पैदावार में से। किसकी पैदावार? जमीन की पैदावार में से। यानी हमने चश्मे इसलिए बहाए ताकि इंसान जमीन की पैदावार से फायदा उठा सके, उसमें से खाने के सामान निकाल सके, क्योंकि अगर पानी ना हो तो नबातात उग नहीं सकते। तो अब देखिए कि जमीन की निशानी फिर क्या हुई कि उस पर हम रहते भी हैं, चलते फिरते भी हैं। ये हमारे लिए पानी भी अपने अंदर स्टोर करके रखती है, यानी प्योर शक्ल में पानी, क्योंकि चश्मों का पानी सबसे बेहतरीन पानी होता है बनिस्बत दरियाओं वगैरह की, क्योंकि उसमें कई किस्म की कसाफतें मिल जाती हैं। तो अल्लाह ताला ने बज़ाहिर मुर्दा नजर आने वाली जमीन के अंदर इंसान के लिए कैसे कैसे खजाने छुपा कर रखे हैं, तरह तरह की नबातात की असल जमीन में। जमीन ये सब कुछ उगाती है और फिर पानी उसके अंदर से निकलकर उसी की सैराबी का जरिया बनता है, तो इंसान उसके फलों से फायदा उठा सकता है। वमा अमिलतु ऐदीहिम, और नहीं बनाया उसको इनके हाथों ने, यानी इस सारी पैदावार को, ये सारी नबातात और जो कुछ भी जमीन से निकलता है, इसे इंसान के हाथों ने नहीं बनाया। इब्ने जरीर के नजदीक मा यहाँ नाफिया है, यानी नहीं के मानों में है, कि गल्लों और फलों की ये पैदावार अल्लाह की खास रहमत की वजह से है जो वो अपने बंदों पे करता है, इसमें इंसान के तसर्रुफ का दखल नहीं। अफला यशकुरून, क्या फिर भी वो शुक्र अदा नहीं करेंगे कि हमारी मेहनत के बगैर, हमारे किसी कमाल के बगैर, हमारी किसी कोशिश के बगैर जमीन ये सब कुछ हमें अता करती। अब देखिए कुएं तो फिर भी इंसान खोदते हैं, लेकिन चश्मे कौन खोदता है? चश्मे खुद निकलते हैं। ठीक है, दाना हम डालते हैं, लेकिन दाने को ये सलाहियत कौन बख्शता है कि वो पौधे की शक्ल में बरामद हो? इसलिए अल्लाह ताला अपनी इन कुदरतों निशानियों का इजहार करके क्या फरमाते हैं, वमा अमिलतु ऐदीहिम, ये सब कुछ इनके हाथों का बनाया हुआ नहीं है। तो जब किसी इंसान का बनाया हुआ नहीं, तो फिर इंसानों के शुक्रगुजार क्यों हो, उस रब के क्यों नहीं जिसने ये सब कुछ दिया? गोया एक तरह से गाफिल इंसानों को मुतनब्बिह करना मकसूद है कि तुम गौर तो करो, तवज्जो तो दो कि ये सब कुछ कैसे हो रहा है, ये जमीन को कौन नरम करता है, कि जमीन से बीज के अंदर से जो नरम और नाजुक कॉम्पल निकलती, कभी आपने मुशाहिदा किया कि सबसे पहली कॉम्पल जो बीज में से फूटती है वो कितनी सॉफ्ट और कितनी नरम होती? और दूसरी तरफ जमीन को आप देखिए, कभी आप बैठ जाइए जमीन पर और उसको फाड़ने की कोशिश कीजिए अपने नाखून से, तो आपको अच्छी खासी सख्त मालूम होगी। तो जो जमीन आपकी उंगली जैसी सख्त चीज को अंदर जाने की आसानी से इजाजत नहीं देती, वही जमीन अल्लाह के हुक्म से उस नर्म नाजुक कॉम्पल को बाहर निकलने की इजाजत देती है, उसको रास्ता देती है, उसके लिए नरम हो जाती है। ये दरअसल कौन करता है? अल्लाह रब्बुल इज्जत। वमा मिलत हुई दी है, ये काम तुम्हारे हाथों का नहीं। और फिर आप देखिए कि वो कॉम्पल फिर किस तरह बड़ी होती चली जाती है, कितने खतरात की जद में होती है, बड़ी होती जाती है, फिर उसके अंदर से कई शाखें निकलती हैं, उन शाखों पे पत्ते आते हैं, फिर उनके ऊपर फूल लगते हैं, फिर फल निकलते हैं उन्हीं के अंदर से, और इन सारी चीजों का कनेक्शन इसी मुर्दा जमीन के अंदर होता है। सबकी जड़ें वहां होती, वहां से इनको खुराक मिलती है, और जमीन के अंदर से निकला हुआ पानी किस तरह बाहर आकर फिर ऊपर की सतह पर जरखेजी का सबब बनता है। ये सब कुछ कौन करता है? कभी तुम देखते नहीं हो अल्लाह की कुदरत के करिश्मों को? اسی لیے سورت الواقعہ میں اللہ تعالیٰ فرماتے ہیں اَفَرَأَيْتُم مَّا تَحْرُثُونَ أَأَنتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ، کیا تم دیکھتے ہو کبھی غور کیا تم نے کہ جو کچھ تم اگاتے ہو، أَأَنتُمْ تَزْرَعُونَهُ، کیا واقعی تم اس کو اگاتے ہو، أَمْ نَحْنُ الزَّارِعُونَ، یا اگانے والے ہم ہیں، أَمْ نَحْنُ الزَّارِعُونَ، کون ہے زارع، کون ہے اگانے والا، پہچانو تو اس کو، کیا یہ سب کچھ خود بخود ہو رہا ہے، وَمَا عَمِلَتْهُ أَيْدِيهِمْ، یہ ان کے ہاتھوں کا بنایا ہوا نہیں، یہ اللہ ہی کا بنایا ہوا ہے، کیا پھر اس ساری رونق والی نباتات کو جو صرف رونق ہی کا ذریعہ نہیں انسان کی غذائی ضروریات بھی پوری کرتی ہے اور دیگر بھی کئی ایک ضروریات، کیونکہ زمین کی نباتات سے صرف انسانی کو خوراک نہیں ملتی، انسان کے جانوروں کو بھی خوراک ملتی ہے، ان جانوروں کو بھی خوراک ملتی ہے جو پھر انسان کے کام آتے ہیں، تو لکڑی جلانے کے کام آتی، فرنیچر بنانے کے کام آتی ہے، اور بے شمار چیزیں اور سلسلے اس کے آگے چلتے ہیں، یہ سب کچھ کس نے بنایا اور اس کے اندر یہ طاقت کس نے رکھی، اور پھر آپ دیکھیں کہ فرنیچر بنانے کے لیے بھی ہر لکڑی کام نہیں آتی، اس کے لیے خاص طرح کی لکڑی چاہیے ہوتی ہے، پھر ایسا کیوں ہوتا ہے کہ ایک درخت کی لکڑی ایک طرح سے اور دوسرے درخت کی دوسری قسم کی، ایک کی تاثیر کچھ اور دوسرے کی کچھ، ایک کی خوشبو کچھ اور دوسرے کی کچھ اور، یہ سب کچھ کون کرتا ہے، یہ ساری ورائٹی اس زمین پر کس نے پیدا کی، اس زمین نے، اس زمین میں کچھ طاقت ہے، وہ زمین تو خود مردہ ہے، وَآیَتُ لَّهُمُ الْأَرْضُ الْمَيْتَةُ، یہ مردہ زمین ان کے لیے ایک بہت بڑی نشانی ہے، دن رات اس پہ چلتے ہیں، اسی پہ رہتے ہیں، اسی سے پیدا ہوتے ہیں، اسی میں مر کے جاتے ہیں، لیکن اس سے سبق نہیں لیتے، اس کے بنانے والے کو پہچانتے نہیں ہیں۔ پھر یہاں جیسا کہ آپ جانتے ہیں کہ ماں کا ایک اور معنی بھی ہوتا ہے، وہ موصولہ ہوتا ہے، ٹھیک ہے نا، اس کو کیا بولتے ہیں، جو کے معنی میں جب آتا ہے موصولہ، تو بعض کے نزدیک یہاں پر ماں موصولہ ہے، یعنی جو کے معنوں میں، الذی کے معنوں میں، وَمَا عَمِلَتْهُ أَيْدِيهِمْ، اور تاکہ یعنی جو بنایا اس کو ان کے ہاتھوں نے، اس کو پھر وہ کھا سکے، یعنی اللہ تعالیٰ جب ایک دفعہ زمین سے طرح طرح کے پھل اور نباتات پیدا کر دیتے ہیں، تو پھر انسان ان پھلوں اور ان نباتات سے مزید چیزیں اپنے ہاتھ سے بنا لیتا ہے، یعنی زمین کی پیداوار پر پھر انسان طرح طرح کے تجربے کرتا ہے اور ان سے بیسیوں چیزیں بناتا چلا جاتا ہے، مثلا جو پھل نکلتے ہیں ان سے رس نچوڑ کر پیا جا سکتا ہے، مختلف طرح کی جو سبزیاں ہیں ان کو پکا کر یا کچا مختلف چیزوں میں مکس کر کے کھایا جا سکتا ہے، مثلا گندم ہی کے آپ دیکھیں کتنے بے شمار استعمالات ہیں، بیکری کی کتنی پروڈکٹس ہوتی ہیں، ان سب کی اوریجن یا اس میں بیسک چیز فلار ہے، پھر اسی طرح گنا آپ دیکھیں گنے سے کتنی چیزیں بنتی ہیں، یعنی اگر آپ ایک ایک پروڈکٹ کے آگے بائی پروڈکٹ لیتے چلے جائیں تو بیسیوں چیزیں بنتی ہیں، اور آج کے دور میں جو جو انسان عقل استعمال کر رہا ہے، ترقی کر رہا ہے، ان سب چیزوں کے استعمال کے لامتناہی فائدے ہمارے سامنے آ رہے ہیں، اور بے شمار ان گنت ذرائع سے ان کا استعمال سامنے آ رہا ہے، اسی طرح اللہ تعالیٰ نے اگر دودھ پیدا کیا تو دودھ سے آگے مزید کتنی بے شمار چیزیں بنتی ہیں، فرمایا کہ لِيَأْكُلُوا مِنْ ثَمَرِهِ، تاکہ لوگ اس کے پھل میں سے کھائیں، اور جو ان کے ہاتھ بنائے ان میں سے مزید پروڈکٹس ان کو بھی استعمال کریں، اور ابھی تک انسان کا علم بہت محدود ہے، ڈاکٹر عطاء الرحمان سائنس کے بارے میں کچھ بات کر رہے تھے، وہ بتا رہے تھے کہ کیا انسان یہ جانتا ہے کہ یہ گھاس جو ہمارے پاؤں تلے روندی جاتی ہے اس میں ایک خاص قسم کا ایسڈ ڈالا جائے تو وہ فرکٹوز میں بدل جاتا ہے اور اس سے چینی پیدا کی جا سکتی ہے، اور یہ پھول جو ہمیں بظاہر ایک آدھ پھول نظر آتا ہے اس پر جینیٹک انجینئرنگ سے ان پھولوں کی بے شمار پیداوار کی جا سکتی ہے بغیر بیج بنائے، تو بات یہ ہے کہ انسانی ہاتھوں نے جو کچھ بنایا وہ بھی ابھی بہت محدود ہے، یہ جو کمبینیشن ہے چیزوں کے، ابھی تک تو ہم صرف پھلوں سے اچار چٹنیاں اور مربے تک ہی ہیں، صرف چٹپٹے کھانے ہی بنانے جانتے ہیں، زیادہ سے زیادہ وَمَا عَمِلَتْهُ أَيْدِيهِمْ، زمین کی نباتات اور پیداوار سے ہم کیا کر رہے ہیں، طرح طرح کے کھانے اور ان کی ریسیپیز کا علم حاصل کر رہے ہیں، اس سے آگے بڑھ کر انسان اس زمین پر لوگوں کو کتنا فائدہ پہنچا سکتا ہے، تحقیق کے ذریعے، محنت کے ذریعے، اس کے بارے میں ہم میں سے کتنے لوگ کام کر رہے ہیں، ऐसे कितने साइंटिस्ट पाकिस्तान के पास हैं। अब ये जितने भी लोग हैं, जितनी भी डिस्कवरीज करते चले जाएं, जो कुछ भी बना लें, लेकिन बात यह है कि अफला यशकुरून, उस असल खालिक के शुक्रगुजार ना होंगे, क्योंकि इनमें से कोई भी अपने पास से कुछ नहीं बना रहा। वो घास और एसिड को मिला के अल्लाह की दी हुई अकल को इस्तेमाल करके एक नई चीज ला रहा है सामने, वमा अमिलत हुई दी हम। लेकिन अगर अल्लाह ताला घास ना उगाता, एसिड ना बनाता, तो हम उससे चीनी कहाँ से बनाते? अफलायश करो, वो शुक्र अदा नहीं करते कि अल्लाह ने ये चीजें बनाई, कि उन्होंने फिर आगे बढ़ के इनको इस्तेमाल किया। असल क्रेडिट तो फिर भी अल्लाह ताला को जाता है। अफला यशकुरून। और जो जितना इल्म रखता है, इन्नमा यख्शल्लाह मिन इबादिल उलमा, जितनी रिसर्च करता है, जितनी गहराई में जाता है और अल्लाह ताला की मोहब्बत और ईमान के साथ जाता है, वो उतना ही ज्यादा अल्लाह ताला को पहचानता चला जाता है। उसके दिल में अल्लाह का उतना ही हैबत और खौफ आता है, वो उतना ही ज्यादा उसको मानता चला जाता है, उतना ज्यादा उसका यकीन और ईमान पुख्ता होता चला जाता है, उतनी ज्यादा उसके अंदर फिर आजिज़ी आती चली जाती है, उतना ही ज्यादा फिर हकीकी मानों में शुक्र आता चला जाता है कि अल्लाह तूने इतनी मामूली मामूली चीजों में हमारे लिए इतने फायदे रख दिए। ये तो हमारी कोताही है, हमारी नालायकी है कि हमने अल्लाह की दी हुई अकल को इस्तेमाल करके इन चीजों से फायदा नहीं उठाया। हाँ, घास को देखते रहते हैं, खूबसूरत लग रही है, बेचारी खुद ब खुद उगी रहती है, कभी केयर भी नहीं करते, जल रही है, पानी उसे मिल रहा है नहीं मिल रहा, बस ठीक है उगी हुई है, हकीर चीज समझते ना घास को, रोन देते हैं। घास बेचारी की तो इतनी कदरदानी भी नहीं, सिर्फ रोंदने के ही काम आती, लेकिन उसके अंदर भी अल्लाह ने क्या कुछ रखा। और ऐसे ही बीसियों बेशुमार चीजें हैं। वमा अमिलत हुई दी है, तो अल्लाह ने हाथ दिए किस लिए? काम के लिए दिए। तो खाह माना नाफिया का ले और खाह माना मौसूला का ले, दोनों मानों में असल शुक्र अल्लाह ही की तरफ लौटता है। अफला यशकुरून, अफला यशकुरून। अल्लाह ताला पूछ रहे हैं, शुक्र अदा नहीं करोगे, उसकी तरफ मुतवज्जे न होगे। सुभानल्लज़ी खलकल अज़्वाज कुल्लहा, पाक है वो जात जिसने हर किस्म के जोड़े पैदा किए। मिम्मा तुम्बितुल अर्दु, उसमें से जो जमीन उगाती है। वमिन अन्फुसिहिम, और उनके नफ्सों में से। वमिम्मा ला यालमून, और उन चीजों में से जो वो जानते नहीं हैं। वमिम्मा ला यालमून। सुभानल्लज़ी, सुभाना का मतलब क्या है? पाक है, पाक है वो जात, यानी सिर्फ अल्लाह ही की जात ऐसी है कि जो पाक है, किससे? हर तरह के ऐब से, हर तरह की कमजोरी से, वरना बाकी मखलूक तो तनहा सरवाइव भी नहीं कर सकते। हर मखलूक को जोड़े की जरूरत है, इसलिए अल्लाह ने सबको जोड़े में बनाया। खलकल अज़वाज कुल्लहा, कुल्लहा, उसने बनाए अजवाज सारे के सारे। अजवाज का लफ्ज जो है जौज की जमा है, इसके कई माने होते हैं अरबी में। एक तो इसका आम माना है नर और मादा का जोड़ा, मेल फीमेल का जोड़ा। फिर इसी तरह जौज का लफ्ज आपस में मुमासलत रखने वाली, रिजेंबल करने वाली चीजों के लिए भी इस्तेमाल होता है। मसलन एक जूता दूसरे जूते का जौज कहलाता है, जोड़ा है ना, पेयर है। इसी तरह और भी बहुत सी चीजें। अब ये जो पेयर है, ये नर मादा नहीं है, ये क्या है? एक दूसरे से रिजेंबल करता है। जैसे कुरान पाक में एक और जगह पर आता है, वह आखरु मिन शक्लिही अज़वाज, यानी इससे मिलती जुलती दूसरी चीजें। फिर इसी तरह ज़ौज का माना एक दूसरे के मुखालिफ अशिया के लिए भी आता है, ऑपोजिट चीजों के लिए, जैसे दिन रात, साया धूप, रोशनी तारीकी। गोया इनमें से हर चीज दूसरी की जौज है, हर चीज दूसरी के साथ मिलकर उसे कंप्लीट करती है, उसकी तकमील करती है। फरमाया सुभानल्लज़ी खलकल अज़्वाज कुल्लहा, पाक है वो जात जिसने हर किस्म के जोड़े पैदा किए। हर किस्म में अब क्या आएगा? नंबर एक तो ये तीनों अकसाम आ जाएंगी, फिर हर चीज भी आ जाएगी। मिम्मा तुम्बितुल अर्द, उसमें से जो जमीन उगाती है। वमिन अन्फुसिहिम, और उनके नफ्सों में से, यानी जमीन के पौधों में भी जोड़े हैं पपीते और खजूर का तो आमतौर पर सबको ही पता होता है कि वो उसके बगैर फल ही नहीं देता जब तक कि उसका जोड़ा ना हो, लेकिन बाकी पौधों के अंदर भी यही सिलसिला है। निम्मा तुम बितुल अर्द, उसमें से जो जमीन उगाती है, वो मिन अनफुसिहिम, और उनके अपने नफ्सों में से, यानी इंसान मर्द और औरत की शक्ल में, वो मिम्मा ला यालमून, और उनमें से जो वो जानते भी नहीं, अभी तक उन्हें उन चीजों का इल्म ही नहीं। हो सकता है वो जमीन के अंदर हो सकता है आसमानों में हो सकता है खुद हमारी अपनी जात के अंदर हो, लेकिन अभी तक हमने उनको जाना ही नहीं। तो गोया ये आयत हर दौर के लिए है, वो मिम्मा ला यालमून, और उन चीजों में से भी जिनका वो इल्म नहीं रखते। आयत की इब्तिदा सुभान अल्लज़ी से हुई, शिर्क की तरदीद मकसूद है, क्योंकि अल्लाह ताला का जोड़ा बनाने का मतलब नऊज़ु बिल्लाह फिर क्या है, शिर्क करना। तो सुभान अल्लज़ी, पाक है अल्लाह उन शरीकों से और उनमें से किसी एक से भी जिन्हें वो उसका शरीक बनाते हैं, उसका कोई मुकाबिल नहीं, उसका कोई मुमासिल नहीं, उसका कोई मुखालिफ नहीं, उस जैसा कोई नहीं। इसलिए मुशरिकीन के जितने भी अकायद हैं इस किस्म के कि कोई उस जैसा या उसकी किसी सिफत जैसी किसी में कोई सिफत है, ये मुमकिन ही नहीं। और यही चीज खालिक और मखलूक को एक दूसरे से जुदा करती, मखलूक सारी जोड़ों में है जबकि खालिक एक है, वाहिद है, ऑल अलोन, सिर्फ अकेला, واحد الأحد، سبحان الذي خلق الأزواج كلها مما تنبت الأرض ومن أنفسهم ومما لا يعلمون। قرآن پاک نے یہ خبر تو بہت سال پہلے دی تھی، لیکن انسانی تحقیقات سے یہ بات کچھ عرصہ پہلے ہی معلوم ہوئی ہے۔ 20ویں صدی کا ایک بہت بڑا سائنسدان ڈراک، DIRAC، یہ کیمبرج یونیورسٹی میں लोकेशन चेयर ऑफ मैथमेटिक्स पर न्यूटन का जानशीन था। डिराक का काम मॉडर्न फिजिकल थ्योरी में संगमील की हैसियत रखता है। डिराक ने 1934 में एंटी मैटर की पेशनगोई की, यानी जिस तरह मैटर है तो इसी तरह एंटी मैटर भी है, यानी उसका जोड़ा बताया। वो तारीख का पहला साइंसदान है जिसने ये थ्योरी पेश की कि कायनात की हर चीज जोड़ों में है, हत्ता के पार्टिकल का एक एंटी पार्टिकल भी है जो कायनात की किसी न किसी गोशे में जरूर मौजूद होता है। और कुरान पाक की इस आयत में जो लफ्ज़ कुल्लहा है, यानी सारे का सारा हर चीज में, ये हमें 1400 साल पहले इस चीज का इल्म दे रहा है। और इसमें फितरत का एक उमूमी उसूल पता चल रहा है कि सिर्फ इंसान नहीं, जानवर नहीं, पौधे नहीं, बल्कि जमीन और आसमान की हर चीज जोड़ों की शक्ल में है, हत्ता के सब एटॉमिक पार्टिकल भी, यानी मैटर के साथ एंटी मैटर और प्रोटोन के साथ एंटी प्रोटोन भी मौजूद है। और फिर खासतौर पर जो अल्लाह ताला फरमाते हैं, वमिम्मा ला यालमून, उन चीजों में से भी जिनको वो जानते नहीं। और फिर न जानने की बात तो सिर्फ जमीन की हद तक नहीं, फिर यूनिवर्सल स्कोप में इसको हम देखेंगे पूरी कायनात के अंदर रख के, क्योंकि इंसान का इल्म तो भी बहुत ही महदूद और बहुत ही थोड़ा है। ये सब कुछ तो फिर टाइम और स्पेस हर जगह पर अप्लाई होता है ना, उन चीजों में भी, और उन तक इंसान की अभी पूरी तरह रसाई नहीं हुई। और ये याद रखिए कि कुरान दरअसल थ्योरी ऑफ पेयर्स बताने के लिए नहीं आया, और ना ही यहाँ किसी खास तौर पर साइंसी तहकीक या नजरिए को पेश किया जा रहा है। बुनियादी तौर पर चूंकि कुरान पाक पढ़े लिखे अनपढ़ सब लोगों के लिए है, सूरत यासीन बहुत लोग पढ़ते हैं और बार बार पढ़ते हैं, लेकिन इन हकायक पर गौर नहीं करते, जबकि ये सिर्फ दुनिया के चंद मसाइल के हल के लिए नहीं उतरी, बल्कि इससे आगे बहुत बड़े बड़े मसाइल के हल पेश करती है। और उनमें सबसे बड़ा मसला जो जमीन पर है, जो सबसे बड़ा शैतान का जाल है, शिर्क, उसके तोड़ के लिए ये सारे दलाइल दिए जा रहे हैं। तो इंसानों को इस पर दरअसल गौर व फिक्र करने की दावत दी जा रही है कि तुम निकलो इस अंधेरे से। सुभान अल्लज़ी, पाक है वो ज़ात, खलक़ल अज़्वाज कुल्लहा, जिसने हर चीज को अज़्वाज में बनाया। مما تنبت الأرض ومن أنفسهم ومما لا يعلمون।